जाते जाते भाषा धर्म संस्कृति कला रेडियो मलमला रेडियो मलमला रेडियो मलमला रेडियो मलमला रेडियो मलमला 88.6 मेगाहर्ज आवाज हामी सबैको गजल कविता हाइकु कथा लघु कथा र श्रष्टा परिचयको संगम कार्यक्रम साहित्य सृजना र होइनका बीच हमेशा द्वन्द रहेको हुन्छ। नमस्कार तथा साहित्यको अभिवादन। कार्यक्रम साहित्य सिर्जना रेडियो मलमला 88.6 मेगाहर्जको साप्ताहिक प्रस्तुति हो र कार्यक्रम साहित्य सिर्जनाको साथमा प्राविधिक विमल विश्वकर्मा अनि म हुँ सुरज थापा मगर। हो र होइनका बीचमा हमेसा द्वन्द रहन्छ, यो महात्मा गान्धीको यो भनाइ सँगसँगै आजको कार्यक्रमको सुरुवात भइसकेको छ। कार्यक्रम साहित्य सिर्जना विशुद्ध रूपमा साहित्यिक हो, भनौँ न साहित्यिक कार्यक्रम हो, जहाँ तपाईँले साहित्यभित्र रहेका विधाहरूलाई गीत गजल मुक्त कविता हाइकु लघु कथा संस्मरण पुस्तक परिचय र स्रष्टा परिचय समग्र रूपमा हिजोको श्रृङ्खलादेखि नै हामीले सुनाइआएका छौँ। गएका श्रृङ्खलाहरूमा पनि आगामी श्रृङ्खलाहरूमा पनि यसलाई निरन्तरता दिने नै छौँ। यहाँहरूले सुनेर साथ दिनुभएको सामलाई 88.6 मेगाहर्जमा लुम्बिनी अञ्चल आसपास सँगसँगै भारतका केही ठाउँहरूमा पनि इन्टरनेट अनलाइनमा पनि विश्वभरि सुनेर साथ दिन सक्नुहुन्छ। www.radiomalmala.org लगन गरेर यहाँहरूले साहित्य सिर्जनालाई छोटो समयमा अवधि मन पराइदिनु भएको छ, त्यसैले पनि घमण्डका साथ के भनिरहेको छु भने मैले मेरो कार्यक्रमलाई होइन कि हाम्रो कार्यक्रम साहित्य सिर्जनालाई तिनजना साथीहरूले आफ्नो ब्लग मार्फत डाउनलोड गर्नुहुन्छ। रामशरण श्रेष्ठ चिसापानी नेपाल ब्लग स्पट .com अनि मोहन बिहानी जीको mohanbihani.blogspot.com अनि अर्जुन जीको ebutual.blogspot.com यो कार्यक्रम डाउनलोड हुने गरेको छ। यहाँले प्रत्यक्ष रूपमा 88.6 मेगाहर्ज अनि इन्टरनेट अनलाइनमा www.radiomalwala.org सुन्न पाउनु भएन भने कुनै पनि समयमा यहाँले डाउनलोड गरेर यी तिनवटा ब्लगबाट डाउनलोड गरे पनि सुन्न सक्नुहुन्छ। सुनिसकेपछि प्रतिक्रिया सम्पूर्ण रूपमा गाली ताली माया प्रेम सद्भाव सम्पूर्ण जनाउन सक्नुहुनेछ। कार्यक्रम साहित्य सिर्जनामा हामीले विभिन्न विषयवस्तुलाई उठान गर्छौँ। कुनै बेला के भनौँ न पछिल्लो क्रमको अलिकति साहित्य विधामा पनि अलि अगाडि भागिरहेको विधा हो गजल। गजल अत्याधिक मात्रामा हामीलाई प्राप्त हुन्छन्। कसैले धेरै जानेर लेख्नुहुन्छ, कसैले नजान्दा नजान्दै लेख्नुहुन्छ, कसैले सिक्नका लागि लेख्नुहुन्छ, कसैले जान्नका लागि लेख्नुहुन्छ, कसैले बुझ्नका लागि लेख्नुहुन्छ, कसैले आफ्नो भनौँ न प्रेम तिर्खा मेटाउनका लागि लेख्नुहुन्छ, कसैले भावमा डुबेको बेला लेख्नुहुन्छ। अर्थ अनर्थ जे भए तापनि आखिर गजल गजल नै हुन्छ। गजलमा काफिया रदिफ र तपाईँ मिसराउला मिश्रा यानी समग्र रूपमा तपाईँले कति सियरको गजल लेख्नुहुन्छ होइन, तपाईँ ज्ञानी हुनुहुन्छ थाहा छ, मैले धेरै भन्नु पर्दैन। यसैले पनि भनिरहेको छु माया प्रेमका गजलहरू धेरै प्राप्त भएका छन्। माया प्रेमले मात्रै सम्पूर्ण साहित्य विधा धानिँदैन होइन, त्यसैले पनि बुझ्नुहुनेछ यहाँहरू एकदम बुद्धिमानी हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ, धेरैभन्दा धेरै सिर्जनाहरू प्राप्त भएका छन्। ती सिर्जनाहरू इमेल मार्फत र पत्र मार्फत पनि धेरैभन्दा धेरै सिर्जनाहरू प्राप्त भएका छन्। ती सिर्जनाहरूलाई कसलाई कतिखेर पालो दिने भन्ने, कसलाई कतिखेर पालो दिँदाखेरि खुसी हुने हो र कसलाई कतिखेर पालो नदिँदाखेरि दुःख हुने हो, यो विडम्बना छ। किनभने धेरै लाइन छ हामीसँग, त्यसैले पनि नातिएर धैर्य गरेर बस्नुहोला, हामी सदा सदा रहन्छौँ त हाम्रो साथ सधैँ रहनेछ। यो अपेक्षा दिलाउँदै आजको श्रृङ्खला सुरु गरेँ। हो र होइनका बिचमा हमेसा द्वन्द रहन्छ, महात्मा गान्धीको यो भनाइ सँगसँगै कार्यक्रमलाई सुरुवात गरिसकेका छौँ भने अब लिँदैछु आजको श्रृङ्खलाको पहिलो सिर्जना रहेको छ मुक्तक। तिनवटा मुक्तक प्राप्त भएका छन्। स्रष्टा हुनुहुन्छ देवी सङ्घार। स्रष्टा देवी सङ्घारको पहिलो मुक्तक, त्यो मुहार उदास छ। त्यो मुहार उदास छ भन न कि खास छ, त्यो मुहार उदास छ भन न कि खास छ, ओइलेरै त्यसै किन केही बोल्दैनौ, ओइलेरै त्यसै किन केही बोल्दैनौ, यो मनमा पिरै पिरको हेर्छौ कत्रो त्रास छ, यो मनमा पिरै पिरको हेर्छौ कत्रो त्रास छ। अर्को दोस्रो मुक्तक रहेको छ, तिम्रो विकल्प नै मैले सोचे कहाँ हो र, तिम्रो विकल्प नै मैले सोचे कहाँ हो र, झुक्किएर छोइएछ घाउ घोच्या कहाँ हो र, तिम्रो विकल्प नै मैले सोचे कहाँ हो र, झुक्किएर छोइएछ घाउ घोच्या कहाँ हो र, यसो दुल्दा बजारतिर, यसो दुल्दा बजारतिर नारी छाम्या पोत, यसो डुल्दा बजारतिर नारी छाम्या पोच, अतालिन्छु व्यर्थै ल्याउ अतालिन्छु व्यर्थै ल्याउने खोज्या कहाँ हो र, अतालिन्छु व्यर्थै ल्याउने खोज्या कहाँ हो र। सुरक्षा देवी सङ्गारको अर्को मुक्तक रहेको छ, तेस्रो मुक्तक, पहिचानमाथि खेल्ने कम छैन नि यहाँ, पहिचानमाथि खेल्ने कम छैन नि यहाँ, उखु बनाई पेल्ने कम छैन नि यहाँ, पहिचानमाथि खेल्ने कम छैन नि यहाँ, उखु बनाई पेल्ने कम छैन नि यहाँ, आफ्नै आँगनमा सर्न पछुट्याईहरू, आफ्नै आँगनमा सर्न पछुट्याईहरू, सगरमाथा पनि ढल्ने काम छैन नि यहाँ, सगरमाथा पनि ढाल्ने कम छैन नि यहाँ। सरस्वती देवी सङ्गारको सृजना रहेको थियो तिन मुक्तक, तिन मुक्तक अब तिन मुक्तक यहाँहरूलाई श्रवण गराइसकेको छु। अबले देशहरूको सृजना सृजना रहेको छ, गजल स्रष्टा हुनुहुन्छ राजु पौडेल। सलाइको रे मुठु मेरो जलाउँछ तिम्रो यादले, सलाइको रे मुठु मेरो जलाउँछ तिम्रो यादले, परैलीमा तिलपिल आँसु तलाउँछ तिम्रो यादले, परैलीमा तिलपिल आँसु तलाउँछ तिम्रो यादले, जब तिमी जुन बने जीवनमा उडाउँछौ, जब तिमी जुन बने जीवनमा उडाउँछौ, तबदेखि धपक्कै मन बलाउँछ तिम्रो यादले, तबदेखि धपक्कै मन बलाउँछ तिम्रो यादले, सम्बधरले जरा टेकी बोट हुर्किँदै गयो, सम्बधले जरा टेकी बोट हुर्किँदै गयो भने भोलि पक्कै पुष्पगुच्छा फलाउँछ तिम्रो यादले, भोलि पक्कै पुष्पगुच्छा फलाउँछ तिम्रो यादले, एकपटक मायाले स्पर्श गरी हेर, एकपटक मायाले स्पर्श गरी हेर, ढुङ्गा जस्तो मन पनि गलाउँछ तिम्रो यादले, ढुङ्गा जस्तो मन पनि गलाउँछ तिम्रो यादले, विश्वास र भरोसाले नै जोगी को छ अस्तित्व, विश्वास र भरोसाले नै जोगिएको छ अस्तित्व, नत्र भने बरपिपल धलाउँछ तिम्रो यादले, नत्र भने बरपिपल धलाउँछ तिम्रो यादले। सिर्जना रहेको थियो गजल स्रष्टा हुनुहुन्थ्यो राजु पौडेल। अब लिँदैछु अर्को सिर्जना, सिर्जना रहेको छ कविता, स्रष्टा हुनुहुन्छ प्रेम प्रकाश मल्ल मधुकर। स्रष्टा प्रेम प्रकाश मल्ल मधुकरको कविता, कविताको शीर्षक तस्बिर। हात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, हात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, साथ लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, साथ लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, मायाको मोहब्बतको चाहत को र सङ्गतको, मायाको मोहब्बतको चाहतको र सङ्गतको, सौगात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, सौगात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, रहरको र लहरको, सहरको र जहरको, रहरको र सहर, रहरको र लहरको, सहरको र जहरको, मात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, मात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, व्यथा र वेदनाको, पीडा र यातनाको, व्यथा र वेदनाको, पीडा र यातनाको, खात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, खात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, हुने र नहुनेहरूको, रुने र नरुनेहरूको, हुने र नहुनेहरूको, रुने र नरुनेहरूको, औकात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, औकात लाग्यो जिन्दगीको रोमाञ्चक तस्विर त्यो, तस्विर थरी थरीका, तस्विर वरिपरिका, तस्बिर थरी थरीका तस्बिर वरिपरिका जमात लाग्यो जिन्दगीको रोमाञ्चक तस्बिर थियो जमात लाग्यो जिन्दगीको रोमाञ्चक तस्बिर थियो। संस्था प्रेम प्रकाश मल्ल मधुकर सिर्जना रहेको थियो कविता, कविताको शीर्षक तस्विर। अब लिँदैछु अर्को सिर्जना, सिर्जना रहेको छ लघुकथा, लघुकथाको शीर्षक रहेको छ हैसियत। स्रष्टा हुनुहुन्छ दिव्य गिरी। मैले भनेपछि यहाँ के हुँदैन, जी पनि हुन्छ, मेरो पौध धेरै माथिसम्म छ, तिमीलाई के थाहा। ओ, रक्सी पिउँदै थियो र आफूसँगैको साथीलाई ढाक लाइरहन्थ्यो। मैले त तिमीलाई झन्डै 10 वर्ष जति आजै हो भेटेको, तिमी पहिले त म जस्तै थियो। म विदेशमा 10 वर्षसम्म उठको गोठालो बसेर निकम्मा जिन्दगी बिताएर फर्किएँ, खासै केही कमाएर ल्याउन पनि सकिनँ। त्यति मात्र हो, विदेश जान लिएको ऋण भने तिरिदिएँ। अब केही गर्ने भन्ने चिन्तामा पो छु, उसको साथीले गुनासो पोख्यो। त्यसैले म पनि लागेको भए मेरो पनि तेरो जस्तै हाल हुन्थ्यो। विदेश जान त मेरो पनि इच्छा थियो, तर के गर्ने, त्यो बेलामा मलाई कसैले ऋण पत्याएन। अनि त अबिर त अरबतिर लागेपछि मैले पनि नयाँ बाटो समातेँ। हेर, अहिले मेरो घर छ, मोटर नभए पनि मोटरसाइकल छ, ब्याङ्क ब्यालेन्स छ, नेताहरूसम्म पहुँच्छ। आज यसरी यो भट्टीमा बसेर तसँगै विदेशी रक्सी पिइरहेको छु, सबै यो भाग्य हो, बुझिस्। उसले बेली विस्तार लगाएर रक्सीको गिलास ओठमा पुर्यायो। यति छिटै कसरी सम्भव भयो त, उसले कुरा जान्न चाह्यो। हाँस्दै उसले भन्यो, तँलाई कुरा लुकाउनुको कुनै अर्थ छैन, म पनि त क्रान्तिमा लागेँ, ज्यान जोखिममा राखेर हिँडेँ, मरेको भए सहिद हुन्थे, यसरी मेरो भेद कहाँ हुन्थ्यो र। अनि चिकन चिल्लीको अन्तिम टुक्रा मुखमा हाल्दै रक्सीको गिलास हातमा लिएर ऊ साथीको अनुहारतिर हेर्न थाल्यो। स्रष्टा हुनुहुन्थ्यो दिव्य गिरी, सिर्जना रहेको थियो लघुकथा, लघुकथाको शीर्षक रहेको थियो हैसियत। अब लिँदैछु अर्को सिर्जना, सिर्जना रहेको छ गजल। स्रष्टा हुनुहुन्छ जमुना आचार्य गौतम। चाडपर्वमा झुलुक्क आएरै बस्छु आमा, पराईको मानो अब खाएरै बस्छु आमा। सानो छँदा रमाएरै हुर्किएको त्यो आँगन, नियतिको पराई घर समाएरै बस्छु आमा। पराईको पाउमा परे मलाई डोली चढायो नि, त्यही चुलो पधेरोमा रमाएरै बस्छु आमा। भइगयो अब मेरो पिर मनमा लिई नहिँड्नु, विधिको विडम्बना भनेरै बस्छु आमा। दृश्यमा टाढा म ममतामा नजिकै छु, तिम्रो त्यो अभिभारा सम्झेरै बस्छु आमा। सिर्जना रहेको थियो गजल, स्रष्टा हुनुहुन्थ्यो जमुना आचार्य गौतम। स्रष्टा जमुना आचार्य गौतमको सिर्जना गजलपछि अब लिँदैछु अर्को सिर्जना, अर्को सिर्जना रहेको छ कविता, कविताको शीर्षक रहेको छ दुःखको खुद्रा पसल। स्रष्टा हुनुहुन्छ शैलजा पौडेल। दुःखको त्यो खुद्रा पसलमा किन्दैन कसैले एक थोप आँसु, सोध्न पनि आउँदैन कोही भोकको भाव कति, बिक्छन् हजारौँ पटक बोराका बोरा, आलु चामल दाल रित्तिन्छौँ हजारौँ पटक, बोतलका बोतल रक्सी, प्लेटका प्लेट मासु, चुरोटका लाखौँ खिल्ली र सलाइका कैयौँ काँटी, ब्रान्ड छानी छानी किन्छन् मान्छेहरू, फेसनका कपडा चाहर्दै सपिङ कलेक्सन र सुपर मार्केटहरू, बिक्छन् विज्ञापनका लागि स्त्रीका देह, बिक्छन् इमान र स्वाभिमानका लागि कवाडीकै दर रेटमा, मोलटोल भइरहेको हुन्छ बौद्धिकताको पनि, बिकिरहेको छ मानवता दिन दिनमा छिड़ छिड़मा। तासिएका छन् ठुलठुला, तासिएका छन् ठुलठुला होर्डिङ बोर्ड छेकेर मान्छेको बाटो, मुस्कुराउँदै आउँछन् विद्युतीय तरङ्गहरूमा समाज साम्राज्यवादी स्वर्गका किन्नरीहरू र चुमिरहन्छन् चुमिरहन्छन् मान्छेका मस्तिष्क। पत्तै नपाई हाम्रो मान्छे परिरहेको छ उसैको मायाजालमा, ठुलो हल्ला खल्ला छ सबैतिर, ताना तान हाना हान, खोसा खोस हुल्का हुल मान्छेहरू बिक्री भइरहेका छन् बजारमा कबाडीकै दर रेटमा। यस्तो बजारु हल्ली खल्लीमा, यस्तो बजार हल्ली खल्लीमा पनि चुपचाप सुनसान र मौन, चुपचाप सुनसान र मौन छ मेरो दुःखको क्षुद्र फसल। छैन यसको होर्डिङ बोर्ड, न विद्युतीय मुस्कान, न त कतै तासिएको छ मूल्य सूची। हो दुःखको यो क्षुद्र फसलमा किन्न आउँदैनन् कोही आँसुको एक थोपा र मलमलाई पनि गर्दैनन् कसैले भोक रोग र शोकको भावमा। सृजना थियो कविता, कविताको शीर्षक खुद दुःखको खुद्रा फसल, स्रष्टा हुनुहुन्थ्यो शैलजा पौडेल। यहाँले यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम साहित्य सिर्जना। कार्यक्रम साहित्य सिर्जनामा गीत गजल कविता लोककथा हाइकु स्रष्टा परिचय पुस्तक परिचय समग्रमा सम्पूर्ण साहित्य विधाहरूलाई उठान गर्ने कार्यक्रम कार्यक्रम साहित्य सिर्जना। कार्यक्रम साहित्य सिर्जना साप्ताहिक रूपमा आउने गर्छ, हरेक शनिबार 38 देखि 9 बजीसम्म आउने गर्छ। रेडियो मलमला 88.6 MHz सँगसँगै इन्टरनेट अनलाइनमा www.radiomalmala.org लगइन गरेर यदि यहाँले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र प्रत्यक्ष रूपमा भर्खरै सुन्न पाउनु भएको छैन भने यहाँहरूले चिन्ता गर्नु पर्दैन, किनभने तिनजना मित्रले तिनजना साथीहरूले ब्लगमा यो कार्यक्रमलाई डाउनलोड गर्नुहुन्छ कार्यक्रम साहित्य सिर्जनालाई। र सम्झेर चाहिँ रामशरण श्रेष्ठजीको चिसापानी नेपाल blogspot.com पनि यहाँले कुनै पनि समयमा गएर सर्च गरेर हेर्न सक्नुहुन्छ। त्यसै गरी मोहन बिहानीजीको mohanbihani.blogspot.com गएर पनि यहाँले सर्च गरेर हेर्न सक्नुहुन्छ। त्यसै गरी अर्जुनजीको ebutuwal.blogspot.com गएर पनि यो यहाँले सर्च गरेर हेर्न सक्नुहुन्छ। यो तिनवटा चिसापानी नेपाल .blogspot.com, मोहन बिहानी .blogspot.com अनि ebutuwal.blogspot.com यहाँले अनि यानि कि यो कार्यक्रम डाउनलोड हुने गरेको छ सम्पूर्ण श्रृङ्खलाहरू। अर्जुनजीको भने दुईवटा श्रृङ्खलाबाट मात्रै डाउनलोड भएको, सुरुको श्रृङ्खलादेखि रामचरण श्रेष्ठजीले साथ दिनुभयो भने अनि पछिल्लो क्रमको सात श्रृङ्खला पछि मोहन बिहानीजी अनि अहिले 25औं 26औं श्रृङ्खला भइरहँदा अर्जुनजी होइन तिनजना आउनुभएको छ सहभागिता। एकदमै खुसी लागेको छ यसरी माया गरेर सद्भाव अनि स्नेहका साथ मलाई अगाडि हिँड्नका लागि सजिलो बाटो बनाइदिनु भएको छ, त्यसैले पनि खुसी लाग्छ। तपाईँहरूको साहित्य सिर्जना यस कार्यक्रम मार्फत बातचित भइदियोस् र सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण साहित्य सिर्जना यानि भनौँ न सिर्जनालाई साहित्यलाई माया गर्ने सम्पूर्ण जति पनि विश्वभरि रहेका स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले शरण गरिदिनु हुन्छ, शरण गरिदिए हुन्थ्यो सुन्दै हुन्थ्यो भन्ने लाग्छ भने पत्र पठाउन सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ कार्यक्रमको अन्तिममा भन्नेछु। अब लिँदैछु, अब यति कुरा गरिसकेपछि केही सिर्जनाहरू नउठाइकन हुँदैन होइन, केही सिर्जनाहरू अझै पनि बाँकी छन्, लाइनमा बसेका छन्। यसरी नै कुनलाई टिप्ने कुनलाई नलिने एकदमै हतारमा छु र एकदमै गाह्रो परिस्थिति छ, त्यही पनि मिलाएर यहाँहरूले बुझ्नुहुनेछ, यहाँ एकदमै ज्ञानी हुनुहुन्छ, त्यसैले पनि यो भनिरहेको छु, यो अनुरोध गरिरहेको छु, छोटो समयमा धेरै सिर्जनालाई उठान गर्नुपर्नेछ, केही कुराकानी पनि गर्नु पऱ्यो होइन, सिर्जना मात्रै सुन्दाखेरि पनि नरमाइलो लाग्न सक्छ, अनुभूति हो होइन। सिर्जना हो, तपाईँ हाँसिरहनु भएको छ, नहाँसिदिनु होला, यो पनि अपेक्षा गर्छौँ हामीले होइन। हुन्छ, अब लिँदैछु अर्को सिर्जना। सिर्जना रहेको छ मुक्तक, स्रष्टा हुनुहुन्छ ओम क्षितिज। पोठी बास्यो भने अनिष्ट हुन्छ भन्थे, पोठी बास्यो भने अनिष्ट हुन्छ भन्थे पहिले पहिलेका मान्छेहरू, पोथी बास्यो भने अनिष्ट हुन्छ भन्थे पहिले पहिलेका मान्छेहरू, तर अचेल पोथी नबासेर के गर्नु। पोथी बास्यो भने अनिष्ट हुन्छ भन्थे पहिले पहिलेका मान्छेहरू, तर अचेल पोथी नबासेर के गर्ने जब भालेहरू नै ओथारोमा बसेका छन्। सिर्जना रहेको थियो मुक्तक, स्रष्टा हुनुहुन्थ्यो ओम क्षितिज। अब लिँदैछु अर्को सिर्जना, अर्को सिर्जना रहेको छ गजल, स्रष्टा हुनुहुन्छ सपन कुमार एन्जिल। असार साउनको मूल भन्थ्यो सुख छ किन तिम्रो माया, असार साउनको मूल भन्थ्यो सुख छ किन तिम्रो माया बगरभित्र खोला जस्तै लुक छ किन तिम्रो माया बगरभित्र खोला जस्तै लुक छ किन तिम्रो माया मिठा मिठा सपनासँग मिठा मिठा सपनासँग फुल फुलाउँथ्यो बसन्तको मिठा मिठा सपनासँग फुल फुलाउँथ्यो बसन्तको शिशिर जस्तो उजाड बन्न पुग्छ किन तिम्रो माया शिशिर जस्तो उजाड बन्न पुग्छ किन तिम्रो माया अजर अमर नाता रहोस् अनि तीर्थ व्रत गर्थ्यो अजर अमर नाता रहोस् भने तीर्थ व्रत गर्थ्यो ढुङ्गा जब देउता हुन्छ चुक्छ किन तिम्रो माया ढुङ्गा जब देउता हुन्छ चुक्छ किन तिम्रो माया जताततै छरिरहन्छ ती सम्झनाका लहर भन्थ्यो जताततै छरिरहन्छ ती सम्झनाका लहर भन्थ्यो तर शुक्क पवन जस्तै रुक्छ किन तिम्रो माया शुक्क पवन जस्तै किन रुक्छ किन तिम्रो माया तर शुक्क पवन जस्तै रुक्छ किन तिम्रो माया सिर्जना रहेको थियो गजल स्रष्टा हुनुहुन्थ्यो सपन कुमार एन्जेल र अब लिँदैछु अर्को सिर्जना होइन अब लिँदैछु हामीलाई प्राप्त भएको कार्यक्रम साहित्य सिर्जनालाई प्राप्त भएको पुस्तक उपन्यास रहेको छ विधा उपन्यास स्रष्टा हुनुहुन्छ कमल रिजाल जसलाई प्रकाशन गरेको छ डिकुरा पब्लिकेसनले जसको पृष्ठ रहेको छ 327 पृष्ठमा प्रकाशित यो उपन्यास स्रष्टा कमल रिजालको हो र यसको मूल्य रहेको छ ₹350 यो बजारमा आइसकेको छ र हामीलाई पनि प्राप्त भएको छ यदि तपाईँहरूले पनि यसरी कुनै विधामा रहेर आफ्नो पुस्तक बजारमा प्रकाशन गर्नुभएको छ या प्रकाशित पुस्तकहरू छन् भने कुनै पनि विधामा प्रकाशित पुस्तकहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ यस कार्यक्रम मार्फत पुस्तक परिचयमा समावेश भइदियोस् भन्ने लाग्छ भने र अब यो पुस्तक परिचय पुस्तक रहेको छ उपन्यास विधा उपन्यास हो उपन्यास सुकर्म उपन्यास स्रष्टा कमल रिजालको प्रकाशन डिकुरा पब्लिकेसन आध्यात्मिक दर्शनमा दुई दशकदेखि कलम चलाउँदै आएका स्रष्टा कमल रिजालको पहिलो उपन्यास सुकर्म प्रकाशनमा आएको छ आफ्ना आध्यात्मिक दार्शनिक चिन्तनपरक खदिला लेख रचनाहरूबाट चिनिएका रिजाल सुकर्मसँगै उपन्यासकारको रूपमा पनि स्थापित हुँदै हुनुहुन्छ परहसम्म संहिता भागवतमा वर्गित एक प्रसङ्गलाई आधार बनाएको उपन्यासमा द्वापर युगदेखि अहिलेसम्म झन्डै 5,500 वर्षको इतिवृत्त पृथक परिवेशमा प्रस्तुत गरिएको छ द्वारिकाका हराएका बाल सखा सुकर्मको खोजीमा कृष्ण अर्थात् सुभद्रले पृथ्वी अन्तरिक्ष कृष्ण विवर हुँदै सप्तऋषि लोक र ध्रुवलोकसम्म गरेको यात्रा विवरण रोचक तथा आनन्ददायक छन् यस पुस्तकभित्र कतिपय प्रसङ्गमा उपन्यासकारबाट कावा खाइने अद्भुत उदान भरिएको अनुभूति पाठकले गर्न सक्नेछन् सुकर्म नामक पात्रको सेरोफेरोमा बुनिएको उपन्यास व्याप्तिमा मात्र सीमित छैन सप्तऋषि लोकमा सुकर्म फेला परे पनि उनी पृथ्वी फर्कन चाहँदैनन् बरु पृथ्वीवासीलाई उतै पुर्याउनु पर्ने आवश्यकता अपनाउँछन् सुकर्मलाई फर्काउने अभियानमा कुनै सफलता हात नलागेपछि पृथ्वीवासीलाई नै उनी भएतिर लाग्ने उपायका निम्ति ध्रुवको शरण परेर पृथ्वीवासीको उद्धारका निम्ति सत्य बध धर्मचर लगायतका विभिन्न कुराहरूले यसलाई उठान गरिएको छ उपन्यास सुकर्मभित्र उपन्यास सुकर्म अझै भित्रसम्म कस्तो छ यसलाई पढेपछि मात्रै थाहा हुन्छ पढ्नुपर्छ यहाँले पुस्तक बजारमा आइसकेको छ पढ्नका लागि उपन्यासकार स्रष्टा कमल रिजाल प्रकाशन डिकुरा पब्लिकेसन जसको मूल्य रहेको छ ₹350 पृष्ठ रहेको छ 327 विभिन्न गीत गजल कविता हेलो कथा स्रष्टा परिचय नभएर आज पुस्तक परिचय रहेको थियो आजको श्रृङ्खलामा अर्को श्रृङ्खलामा हामी स्रष्टा परिचय कुनै पनि स्रष्टाको परिचय लिएर आउनेछौँ र यी र यिनै बस्ने विषयवस्तुहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रम साहित्य सिर्जनाको श्रृङ्खला सकिएको छ यो जानकारी सँगसँगै यतिन्जेलसम्म 88.6 मेगाहर्जमा यहाँले कार्यक्रम साहित्य सिर्जना सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद अनि इन्टरनेट अनलाइनमा www.radiomalmala.org लगन गरेर सुनेर साथ दिनुभयो यहाँलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र यहाँहरूले पनि आफ्नो सिर्जनाहरू प्रेषण गर्न सक्नुहुन्छ रेडियो मलमलाको ठेगानामा मनाउने कार्यक्रम साहित्य सिर्जना रेडियो मलमला 88.6 MHz परुवा रूपन्देहीमा यहाँले पत्र पठाउन सक्नुहुन्छ र इमेल गर्न सक्नुहुन्छ रेडियो मलमला @gmail.com यहाँले इमेल गर्न सक्नुहुन्छ। यहाँहरूको सम्पूर्ण सिर्जनाको प्रत्यक्षमा हामी रहनेछौँ भन्दै यति जतिसम्म सुनेर साथ दिनुभयोहरूलाई धेरै धेरै धन्यवाद। अनि प्राविधिक विमल विश्वकर्मालाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट यो सुरज थापा मगर पनि बिदा हुन्छ। हवस् त, नमस्ते, शुभ साता, साहित्यिक अभिवादन। रेडियो मनमला 88.6 MHz आवाज हामी सबैको।